Book 2 92 92 الجمل الجانبية باستخدام أن اثنين دويم بوت واكيا كي دون دويم بوت واكيا كي دون إنه يضايقني أنك تشخر. ملا راغ يتو كي تو غورتوس. ملا راغ يتو كي تو غورتيس. إنه يضايقني أنك تشرب بيرة كثيرة هكذا. ملا راغ يتو كي تو خوب بير بيتوس. ملا راغ يتو كي تو خوب بير بيتيس. إنه يضايقني أنك تأتي متأخرا جدا هكذا. ملا راغ يتو كي تو خوب أشيرا يتوس. ملا راغ يتو كي تو خوب أشيرا يتيس. أعتقد أنه يحتاج إلى طبيب. ملا واتت كي تيالا دكتور جي غرز آهي. ملا واتت كي تيالا دكتور جي غرز آهي. أعتقد أنه مريض. ملا واتت كي تو آزاري آهي. ملا واتت كي تو آزاري آهي. أعتقد أنه الآن نائم. ملا واتت كي تو آتا زوبلا آهي. ملا واتت كي تو آتا زوبلا آهي. نأمل أنه سيتزوج ابنتنا. आम्ही आशा करतो की तो आमच्या मुलीशी लग्न करेल. आम्ही आशा करतो की तो आमच्या मुलीशी लग्न करेल. نأمل أن يكون لديه مال كثير. आम्ही आशा करतो की त्याच्याकडे खूप पैसा आहे. आम्ही आशा करतो की त्याच्याकडे खूप पैसा आहे. نأمل أن يكون مليونيرا. आम्ही आशा करतो की तो लक्षाधीश आहे. आम्ही आशा करतो की तो लक्षाधीश आहे. قد سمعت ان زوجتك حدث لها حادث. मी ऐकले की आपल्या पत्नीला अपघात झाला. मी ऐकले की आपल्या पत्नीला अपघात झाला. قد سمعت انها ترقد بالمستشفى. मी ऐकले की ती इस्पितळात आहे. मी ऐकले की ती इस्पितळात आहे. قد سمعت ان سيارتك تالفة تماما. मी ऐकले की तुझ्या गाडीची पूर्णपणे मोडतोड झाली. मी ऐकले की तुझ्या गाडीची पूर्णपणे मोडतोड झाली. انه يسعدني انك قد اتيت. मला आनंद आहे की आपण आलात. मला आनंद आहे की आपण आलात. इन्नहु युसईदुनी अन्नक मुहतम. मला आनंद आहे की आपल्याला स्वारस्य आहे. मला आनंद आहे की आपल्याला स्वारस्य आहे. इन्नहु युसईदुनी अन्नक तुरीदु शिरा अल मंजिल. मला आनंद आहे की आपल्याला घर खरेदी करायचे आहे. मला आनंद आहे की आपल्याला घर खरेदी करायचे आहे. اخشى ان يكون اخر باص قد غادر. मला भीती आहे की शेवटची बस अगोदरच गेली. मला भीती आहे की शेवटची बस अगोदरच गेली. اخشى انه ينبغي علينا ان ناخذ سياره اجره. ملا भीती आहे की आम्हाला टॅक्सी घ्यावी लागेल. मला भीती आहे की आम्हाला टॅक्सी घ्यावी लागेल. اخشى انني ليس معي نقود. मला भीती आहे की माझ्याजवळ आणखी पैसे नाहीत. मला भीती आहे की माझ्याजवळ आणखी पैसे नाहीत.